जसलाई पाउने चाहना राखियो नपाए सियासुलाई डाकियो यो मन रुदो रहेछ सम्झनाले यो मन रुदो रहेछ नपाउने मायाको चाहना धेरै हुँदो रहेछ चाहना राखियो नपाए सियासुलाई डाकियो यो मन रुदो रहेछ सम्झनाले यो मन रुदो रहेछ नपाउने मायाको चाहना धेरै हुँदो रहेछ सम्झनाले यो मन रुदो रहेछ नपाउने मायाको चाहना धेरै हुँदो रहेछ को आस गरे तिमलाई रोजे आफैलाई नास गरे यो मन रुदो रहेछ सम्झनाले यो मन रुदो रहेछ नपाउने मायाको चाहना धेरै हुँदो रहेछ झरी को आस गरे तिमलाई रोजे आफैलाई नास गरे यो मन रुदो रहेछ सम्झनाले यो मन रुदो रहेछ नपाउने मायाको चाहना धेरै हुँदो रहेछ सम्झनाले यो मन रुदो रहेछ नपाउने मायाको चाहना धेरै हुँदो रहेछ को फुल रही छेउ तिमी त टिप्ने रहर मनमै भो सिमी त यो मन रुदो रहेछ सम्झनाले यो मन रुदो रहेछ नपाउने मायाको चाहना धेरै हुँदो रहेछ छेउ तिमी त टिप्ने रहर मनमै भो सिमी त यो म नाले यो मन रुदो रहेछ नपाउने मायाको चाहना धेरै हुँदो रहेछ सम्झनाले यो मन रुदो